भन्ने बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै, आकाश त एउटै देख्छु, आकाश त एउटै देख्छु, तर धरती किना बेग्ला बेग्लै, कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म धरती के नाम बिगला बिगले।